यता पनि हेरिदियो गुलाबी ओठले मसँग केही त बोलिदियो गाजलुती आँखाले यता पनि हेरिदियो गुलाबी ओठले मसँग केही त बोलिदियो सालैमा